रहनी तिम्रै थे तिम्रै हो तिमलाई बाचा गर्छु म चाहे आकाश झुकोस् चाहे धरती फुटोस् टुट्ने छैन हाम्रो प्रीति तिमलाई बाचा गर्छु